bhari wat kai hanu maya ko khara tutnu thiyo tuti ko na ta hamro bhai go aba bada nam na gara jalda jaldari merai kura kaad chau re gau bhari wat kai hanu maya ko khara यो टुटी गो ना ता हम्रो भाई को अब बदा नाम ना गारा यो टुटी गो ना ता हम्रो भाई को अब बदा नाम ना गारा सुन्दै हे देउ गाउले को कुरो के भए रे भो माया अधुरो दिन दिन व्यथा इन्टरनेट फाटेको मन सकिन सिउनलाईको सफलतापछि उद्धव कार्कीको अहिलेको माया पीरतीको विषयवस्तु र सन्देशमूलक गीत भैगो अब बदनाम नगर स्वर उद्धव कार्की र पूर्ण कला विशी लय तथा शब्द उद्धव कार्की प्रकाश पुरी शिवपुरी म्युजिक प्राली मार्फत उपलब्ध छ। दिन दिन